सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN। कहिले समतल सागर भइरहिदिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। जस्तो भो जीवन बगर जस्तो भो, बगर जस्तो भो जीवन बगर जस्तो भो, किनार छुनु बाध्यता कि रहर जस्तो भो, बगर जस्तो भो जीवन बगर जस्तो भो, किनार छुनु बाध्यता कि रहर जस्तो भो। के थिए म हिजो आज के बनायो मायाले, के थिए म हिजो आज के बनायो मायाले, बगर जस्तो भो जीवन बगर जस्तो भो, किनार छुनु बाध्यता कि रहर जस्तो भो, के थिए म हिजो आज के बनायो मायाले, जीवन भन्नु लथालिङ्ग सफर जस्तो भो, जीवन भन्नु लथालिङ्ग सफर जस्तो भो। म पत्थरको देवता होइन, तोडिएर जोडिने मामा त्यो प्रिय साथी, तिमी सधैँ मलाई माया गर्छौ भन्छौ, तिमी त्यो बखत पनि यसै भन्थ्यौ, आज वर्षौँ पछि पनि यसै भन्दैछौ। मैले न हिजो तिमीलाई गम्भीर रूपमा लिएँ, न त आज नै लिइरहेछु। यो बीचमा धेरै दिनहरू बिति गए, महिनाहरू बिति गए, न तिमी बदलियौ न म फेरिएँ, न तिमीले भइगो अब तिमीलाई माया गर्दिन भन्न सक्यौ, न त मैले नै ठिकै छ म पनि तिमीलाई माया गर्छु भन्ने आँट नै गर्न सकेँ। थाहा छैन तिमीले के सोच्यौ मलाई, कसरी बुझ्यौ मलाई। हुनसक्छ दृश्यमा म शत प्रतिशत कठोर देखिएँ, एकल काटे देखिएँ, अनि यसो पनि हुनसक्छ कि तिमीले गहिराईमा पुगेर मलाई चिन्ने कोसिस नै गरेनौ। तिमीले सोधेकी अनगिन्ती प्रश्नहरूको जवाफ नदिएरै अघि बढिरहे म, सोचे समयले आफै बताउला तिमीलाई, सप्रसँग व्याख्या गरिदेला वृत्तान्त, यस्तै सोचे, तर त्यो समय अह अझै आएन। थाहा छैन आजसम्म नआएको त्यो समय कहिले आउनेछ, तर आज किन तिमीसँग आफ्ना केही कुराहरू सुनाउन मन लागेको छ, मलाई भन्न मन लागेको छ कि किन मैले सधैँ नसुने चाहिँ गरिदिएँ तिम्रो आह्वान, किन हाँस्न खोज्ने तिम्रा रहरहरूको मुना जानी जानी निमोठिदिएँ मैले, हो यस्तै कुराहरूमा पोखिन मन लागेको छ आज मलाई। तिमी मलाई माया गर्छौ भन्नेमा रत्तिभर शङ्का छैन, अह कति पनि छैन, एक पितको पनि छैन, एक चिम्टी पनि छैन, बरु तिमीलाई अवमूल्यन गर्नुमा कारण केही छ भने म भित्र छ, तिमीलाई बेवास्ता गर्नुमा गडबडी कतै छ भने म कहाँ छ, तिम्रो हृदयको बोलीलाई बुझ्न नसक्नुको कमजोरी कहीँ छ भने मसँग छ, हो आज म तिमीलाई इमान्दारिताका साथै स्पष्टीकरण दिने चेष्टा गर्दैछु। ताकि तिम्रो बुझाइमा घमण्डको थुप्रो भइदिएको म आज उपरान्त विशुद्ध म मात्रै भएर तिम्रो चिनारीमा रहन पाऊ। त्यो घमण्ड नामको पगरी मबाट थुतेर अन्तै कतै मिलाइ मिल्काइदिने गरी खुलस्त बनाउन पाऊ तिमीलाई। बस यति हो चाहना मेरी साथी। दोकान त्यसको पनि चोरी हुन्छ जो दिनभरि तालाको व्यापार गरेर बस्छ। हो, ताला चाबीकै व्यापार गर्नेको पनि दोकानको ताला फोरिन सक्छ। गजब छैन त? अरूको घरलाई ताला चाबी बेच्नेको पनि आफ्नै दोकान चोरिने कुरो। मेरो भन्नुको आशय के हो भने सधैँ मनकै कुरा गरिरहेको पनि गरिरहने मान्छेको पनि मन अल्झिन सक्छ कतै। सायद अल्झियो मेरो पनि त्यतै कतै कुनै घुम्तीहरूमा कुनै दोबाटाहरूमा। तीन ताका सोचे थिए अब जिन्दगी यसै गरी सरल रेखाबाट अघि बढ्छ। भर्खर प्रेममा परेको प्रेमी आफ्ना राम्रा राम्रा आनी बानीहरू मात्रै बताउन खोज्दो रहेछ प्रेमिकालाई। संसारकै असल र योग्य मान्छे मै त हुने भनेर चिनाउन खोज्दो रहेछ उसलाई। आज सम्झिँदा लाज लाग्छ, मैले पनि त्यसै गरेँ। तर जति नै अकबरी सुन बन्न खोजे पनि त्यति लामो दूरी तय गर्न सकेन त्यो सम्बन्धले। मैले सोचेको त्यो सरल रेखा मलाई नै थाहा नदिकन बाङ्गिएको भेउ समेत पाइन मैले। यो मन भन्ने चिज बडो अजीबको हुँदो रहेछ। पटक पटक भाँचिएपछि कसै गरे पनि फिटिक्कै जोडिन मान्दो रहेनछ यो मन। न काम्रो मानेर जोडिने न त प्लास्टर गर्न नै मिल्ने। अजीबको हुँदो रहेछ यो मन। यही मनको शिकार भयो तिमी पनि। तिम्रा पटक पटकका आग्रहहरू व्यवस्था गरे झैँ गर्नुको एकमात्र बलियो कारण यही त हो। हिँड्दा हिँड्दै यात्रामा मन साँटियो कुनै बेला, सोच्दा सोच्दै नसोचेर पनि नाता गाँसियो कुनै बेला। हिँड्दा हिँड्दै यात्रामा मन साँटियो कुनै बेला, सोच्दै नसोचेर पनि नाता गाँसियो कुनै बेला। हो साथी, आज म त्यही पछुतोमा छु। थाहै नपाई एक्कासी नै मन भाँचियो कुनै बेला, थाहै नपाई एक्कासी नै मन भाँचियो कुनै बेला। कसैको जानेको छैन, हत्या गर्न कसैको जानेको छैन। आत्मालाई तिम्रोमा ठुक्राउने छैन, म पत्थरको देवता होइन, तोडिएर जोडिने। साँच्चै हो, म पत्थरको देवता होइन जो तोडिएर जोडिन्छ, न म त्यो देव हुँ जो सधैँ बाँचिरहन्छ। बरु म त फगत एउटा कोरा कागज हुँ जहाँ केटाकेटीहरू पेन्सिलले घोटेर कुनै चित्र कोर्छन् मिल्दैन अनि इरेजरले मेट्छन्। तर डोपहरू भने बसिने रहन्छ कागजको छातीमा लगभग चित्र जस्तै बनेर। त्यस्तै त भइदिएँ म पनि। कोही आयो र गयो पनि, तर यो मनमा खोपिएको खोबिल्टो भने अझै पुरिएन। कहाँबाट कहाँ आइपुगे म? ती यादहरू भुलाउन कोसौँको दूरी तय गरेर यो अन्जान सहरमा आइपुगेँ। तर अहँ, यादहरू भने सँगै टाँसिएर आइदिए मसँग। जति जति भागी हिँडे पनि ती पुराना यादहरूबाट कहिल्यै छुटकारा पाइनँ मैले। बरु एउटा शिक्षा भने प्राप्त भयो। जसरी तासमा दाउ नलाग्दा कटफट गर्दैमा मन रमाउने तास आउँदैन, त्यसरी नै हामीलाई पनि जहाँ गए नि यादहरूले कहिले छाड्दैन रहेछ। सधैँ साथै रहिरहँदा रहेछन् यादहरू। त्यति बुझ्दा बुझ्दै पनि कटफट गर्न मन लागिरहे झैँ यादहरूबाट टाढा भाग्ने मन भने भइरहँदो रहेछ सधैँ। निकै अघि म यसै यसै बराल लिएर हिँडिरहेको बेला वस्तु चराउँदै गरेका एकजना बुढी आमैले गाउनु भएको गीत सुनेको थिएँ। उनी आफ्नै सुरमा गाउँदै थिइन्, बाँचुन्जेल तेरो र मेरो, मरेपछि ढुङ्गाको चौघेरो, प्याउली पलाइ छ, यो सारा संसारमा सुख कल्लाइ छ भनेर। मैले टाढैबाट सुने उनलाई, खै कुन्नी किन हो नजिक जान मनै लागेन। मनमा त्यही गीत गुनगुनाउँदै आफ्नै बाटो लागे। बरु बाँचुन्जेल तेरो र मेरो, मरेपछि ढुङ्गाको चौघेरो, प्याउली पलाइ छ, यो सारा संसारमा सुख कल्लाइ छ। यो संसार भाँडोको पानी जस्तो भयो, अनि म चाहिँ त्यही भाँडोमा तप्किएको तेलको थोपा जस्तो भएँ। बस्न त पानीसँगै भाँडोभित्रै बसेँ, फेरि पनि उनीहरूभन्दा छुट्टै भएर बसेँ, उनीहरूभन्दा बेग्लै भएर बसेँ। मैले सधैँ सधैँ आफ्नो अस्तित्व बचाउ गरिरहेँ। मलाई पानीको वर्चस्वमा तेल भएर फरक हुनुमा, अझ भनौँ संसारको भिडमा आफू अलग भएर चिनाउनुमा बडो घत लागिरह्यो सधैँ। पत्थर विडम्बना मैले तिमीलाई म भित्रको म चिनाउनै सकिन, चिनाउने जानिन भनौँ अझ। परिणाम त त्यो भाँडोभित्र फरक भएर बसेको तेलको थोपालाई पनि पानी नै भनेर बुझिरह्यौ तिमीले। मैले बुझाउन पनि खोजिन तिमीलाई, समयले बुझाउला कुनै दिन भन्ने सोचेर लम्किरही आफ्नै बाटोमा, अनि भट्टीबाट दुधै पिएर निस्कनेलाई पनि रक्सी धोकेर निस्केको सम्झने मान्छेहरूभन्दा फरक हुन सकेनौ तिमी। त्यसो त दोष तिमीलाई थोपर्न पनि चाहन्न म, त्यसो गर्नु हुँदैन पनि मैले। जे भयो एउटा नियति सम्झेर भोलि दिनु नै उपयुक्त हुनेछ भन्ने लाग्छ। आँखा झिमिक्क गर्न नपाउँदै सम्बन्ध तोडिदिने छट्टुहरूको दुनियाँमा म जोकर फाल्टो भइदिएँ साथी। उनीहरूको सङ्गतमा अडमिल्दो भइदिएँ म त, र त फ्याँकिए थाहै नपाई गलहत्याइएँ बेहोसीमै। खैर, के बेअर्थको दुःख मनाउ गर्नु। यहाँ चलाखहरू त हावालाई नै चिजबलको प्याकेटमा हालेर बेचिदिन्छन्, अनि हामी चाहिँ आफ्ना नानी बाबुलाई त्यही प्याकेटको हावा दिएर संसारको खुसी दिएको भन्ठान्छौँ। यस्तै छ यो संसार। यति भन्छु, यो मनमा लागेको घाउ अझै निको भएन त्यसैले पनि तिम्रो मायालाई स्वीकार्न सकिनँ मैले, माफ गर्नु। यस्तै भयो मनभित्र के कुरा हुन्छ जिन्दगीमा, कति पुरा अनि कति अपुरा हुन्छ जिन्दगीमा। मनभित्र के कुरा हुन्छ जिन्दगीमा, कति पुरा अनि कति अपुरा हुन्छ जिन्दगीमा। जस्तो सोच्छौँ जिन्दगी हो त्यस्तै कहाँ हुन्छ साथी, माया पनि कहिलेकाहीँ अधुरा हुन्छ जिन्दगीमा, माया पनि कहिलेकाहीँ अधुरा हुन्छ जिन्दगीमा। चाहेर तिमीलाई पाइन मैले, सबलाई रिझाउन चाहेको होइन, जिन्दगीको रीत त्यस्तै छ, जिन्दगीको रीत त्यस्तै छ, माया म तिम्रो भुल्ने छैन, म पत्थरको दे पत्थर भएको भए पनि पुज्थे होलान् बरु, देउता ठान्ने भ्रम सही झुक्थे होलान् बरु। पत्थर भएको भए पनि पुज्थे होलान् बरु, देउता ठान्ने भ्रम सही झुक्थे होलान् बरु। के पो भयो जिन्दगी यो बैरागी यो कसो गरी, कोही भए मनको मान्छे बुझ्थे होलान् बरु, कोही भए मनको मान्छे बुझ्थे होलान् बरु। हप्ता दिनमा एक फेर घर घरमा आउँछ, छुट्टी यसी न्यास्रो लाग्ने गहिरो माया लाउँछ। सोमबार राति यसै बेला सुनाइदिनुहोस् कसैलाई, ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। खुसी थोरै आँसु धेरै पीर छ आज पनि, पारी उषा वारी महावीर छ आज पनि। जिन्दगीसँग धेरै नजिकको एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै एकहोरो प्रेम गर्ने तपाईँ, कतै दोहोरो प्रेम गर्ने तपाईँ, अनि कतै कतै भने अझै यो मामलामा नपरिसक्नु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। क्रमशः चिसिँदै चिसिँदै गइरहेको यो रातमा पृष्ठभूमिमा बजिरहेको यो धुनसँगै बहकिँदै बहकिँदै केही न्यानो बात मार्न आज फेरि टुप्लुक्क आइपुगे सारथी उषा केसीसँगै। सुरुमा चाहिँ थाहै नदी रुवाउने मान्छे, फेरि तपाईं रुँदा चित्त दुखाउने मान्छे चिसो रातमा आज फेरि तपाईंको छेउमा घुम्दै फिर्दै आइपुगे म बहकाउने मान्छे नमस्कार सुस्वागतम आज पनि यो मन नछ्याएर त्यो मनलाई स्वागत म महावीर विश्वकर्मा कार्यक्रम बहकिने मन लिएर आज पनि तपाईँको छेउमा आइपुगेको छु घर देशमा हुनुहुन्छ परदेशमा हुनुहुन्छ जहाँ हुनुहुन्छ बहकिने मनको छेउमा हुनुहुन्छ बहकिने मनसँगै हुनुहुन्छ रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो मार्फत प्रसारण हुने गर्दछ देशभरिका 90 बढी रेडियोहरूबाट तपाईँ एकैसाथ यो कार्यक्रम सुन्नुहुन्छ रेडियो माडी चितवनको उत्पादन हो कार्यक्रम बहकिने मन आजबाट कार्यक्रम बहकिने मन रेडियो हिमालय .com पनि प्रसारण भइरहेको छ काठमाडौँको बाग बजारमा छ रेडियो हिमालय .com अनलाइन रेडियो हो विदेशमा धेरै साथीहरूले सुन्नुहुन्छ सुनिरहनु भएको होला अहिले अनि महोत्तरीको रेडियो दर्पणबाट पनि तपाईँले आजबाट सुनिरहनु भएको छ म सबै सबै रेडियोहरूको नाम चाहिँ एकैछिनमा लिन्छु आज कार्यक्रम बहकिनी मनमा के हुनेछ भन्ने मैले फेसबुक पेजमा पनि केही लेखेको थिएँ र यतिखेर भने म तपाईँलाई भन्दैछु प्रेम विषयमा केन्द्रित कार्यक्रम हो बहकिनी मन प्रेमकै कुनै एउटा विषय उठान गर्छौँ र त्यसमा तपाईँको विचार लिने कोसिस गर्छौँ तपाईँ फोन सम्पर्कमा आउनुहुन्छ त्यो विषयमा आफ्नो विचार राख्नुहुन्छ अनि मुक्तक पनि वाचन गर्नुहुन्छ तपाईँको म तपाईँको मुक्तकलाई जसो तसो कनीको थिए जवाब दिने प्रयत्नमा भने म हुन्छु कार्यक्रममा 6 मुक्तक पनि लिएर आउँछौँ हामी बहकिनी मनको फेसबुक पेजमा प्राप्त भएका मुक्तकहरू मध्येबाट अनि आज तपाईँका केही विचारहरू पनि लिएर आएको छु आज उठ्ने यो आज उठाइने विषयमा फेसबुक पेजमा तपाईँले राख्नुभएको केही विचारहरू पनि मसँग छन् रेडियोको नामहरू पनि वाचन गर्नु छ यिनै हुन् खुराकहरू अलि पछि तपाईँको फोन लिन लागिरहेको छु झन्डै 2 श्रृङ्खला पछि त्यसरी पनि ढिलो गर्दिनँ प्रेममा एकपटक प्रेम सम्बन्धमा जोडिएको त्यो व्यक्ति त्यो प्रेम सम्बन्ध टुङ्गियो भने टुङ्गिनुको अर्थ मैले कुन अर्थमा भने प्रेम सम्बन्ध भने मैले प्रेम भनिनँ प्रेम सम्बन्ध हामीले जसरी सोचे अनुरूप अगाडि बढ्न खोजिरहेका हुन्छौँ त्यो त्यही अनुरूप अगाडि बढेन भने हामी त्यसलाई टुङ्गिएको भन्छौँ अक्सर बोलीचालीको भाषामा प्रेम सम्बन्ध टुङ्गिएको भनेर हो त्यो प्रेम सम्बन्ध टुङ्गिसकेपछि त्यो व्यक्ति फेरि अर्को पटक प्रेम सम्बन्ध राख्न किन चाहँदैन किन फेरि प्रेम सम्बन्ध सुरु गर्न चाहिँ हेचकेचाउँछ अथवा त्यो हिजोको पीडा या हिजोको त्यो विभिन्न प्रभावहरू मनमा लिएर किन बस्छ किन फेरि प्रेम सम्बन्ध सुरु गर्न चाहिँ ऊ रुचि देखाउँदैन कतिपय व्यक्तिहरू सबै होइन कतिपय व्यक्तिहरू किन त्यसो गर्छन् भन्ने विषयमा आज हामी कुरा गर्छौँ तपाईँको विचार बुझ्छौँ म आफ्ना कुराहरू पनि केही राखौँला बढी तपाईँका कुराहरू सुन्छु 01-5260-682 यो नम्बर खुला गरेका छौँ 01-5260-682 यो नम्बर खुला गरेका छौँ तपाईँ आउनुहोला अनि मुक्तक लिएर आउनुहोला है फोनमा आउनुहुने साथीले नेममा रहेको मुक्तक तपाईँले कति तपाईँ हामी मुक्तक भनिरहँदा पनि नेममा नहुन सक्छ कति चाहिँ त्यसैले मैले भनेको नेममा रहेको मुक्तक लिएर आउनुहोला एकपटक प्रेम सम्बन्ध टुङ्गिएको कतिपय व्यक्ति फेरि त्यस्तै सम्बन्ध सुरु गर्न किन चाहँदैन कतिपय व्यक्ति यो विषयमा कुरा गर्न खोजिरहेको छु कार्यक्रम सुरु हुनुभन्दा केही अघि भर्खर म एकैछिन बाहिर निस्केँ कार्यक्रम सुरु हुनु अघि यो सिआइएनको यो अग्लो घरको छतमा उभिएर यो सहर हेर्दै थिएँ म यो कालो रातमा मोबाइलमा एउटा गीत बजाएँ फतेमान राज भण्डारीको स्वरमा मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिनँ त्यो गीत सुनिरहेको थिएँ हेरिरहेको थिएँ यो सहर यो अग्लो घरको टाकुराबाट अलि पर अलि टाढा हेरेँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जहाँबाट एउटा हवाईजहाज चहकिलो बत्ती बालेर बेग हान्दै आकाशियो एकैछिनमा पर पुग्यो मैले सोचेँ त्यो जति नै बेग हानेर गए पनि आखिर भोलि फर्किएर यही विमानस्थलमा आउनै पर्छ त्यसलाई फेरि बेग हानेर जाँदैछ त्यस्तै सोच्दैछु अनि फेरि मोबाइलमा बजिरहेको गीततिर पनि ध्यान गयो मर्नु बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिन्न यो माया भन्ने कुरा मार्ने भन्ने यो असम्भव हुँदो रहेछ बरु मर्न बरु गाह्रो नहोला तर माया मार्न गाह्रो हुँदो रहेछ। माया भन्ने कुरा मान्छे व्यक्ति जति जति पर पुगे पनि सम्बन्धलाई जति जति टाढा बनाउन खोजे पनि माया भन्ने चिज फेरि फर्किएर त्यहीँ आइरहँदो रहेछ, झुल्किरहँदो रहेछ सधैँ सधैँ, मन त्यतै कतै अल्झिएर बसिरहँदो रहेछ। त्यसरी मैले सोच्दै थिएँ जुन तपाईँलाई अहिले सुनाएँ। 01-5260-682 यो नम्बरमा कोही आउनु भएको छ, म एकैछिनमा उहाँसँग पनि कुरा गर्छु, तपाईँका मुक्तकहरू पनि वाचन गर्नु छ। यसै यसै गरी यो दुई तिन हप्तापछि तपाईँसँग कुराकानी गर्ने यो मेसो आज दे त फुकाएर कुरा पनि गर्नु छ, साथको सम्मुक्तकहरू पनि अगाडि सार्नु छ। म एउटा मुक्त अघि सार्छु अनि त्यसपछि अरू कुरा गरौँला। आँखाबाट आँसु झर्छ भल बनाउँछ, आगो लाग्छ मुटुमा हलचल बनाउँछ। परशुराम कार्की मूलपानी दुई चिउरी बोटे भोजपुरका मित्र हुनुहुन्छ। आँखाबाट आँसु झर्छ भल बनाउँछ, आगो लाग्छ मुटुमा हलचल बनाउँछ। राति मात्र आए त याद घायल मात्र हुन्थ्यो होला, दिनमा पनि आउँछ र पो पागल बनाउँछ, दिनमा पनि आउँछ र पो पागल बनाउँछ। यो रुटिन हुँदैन याद आउने भन्ने कुरो, लोड सेडिङको रुटिन त हेरफेर भइरहन्छ, अचेल जाने समयमा भन्दा बढी बढी समयमा गइरहन्छ, याद भन्ने कुरोको कहाँ रुटिन हुन्छ र? यो दिनमा मात्रै आउने पनि होइन, रातमा मात्रै आउने पनि होइन, सधैँ आउँछ, हरेक पल आउँछ, हरेक क्षण आउँछ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म अछामबाट विद्युतमा रहेका। अछाम कुन ठाउँ? अछाम साफेबगर। तपाईँलाई म सोध्छु, आज पहिलो कलर तपाईँ हुनुहुन्छ। एकपटक प्रेम सम्बन्ध टुङ्गिएको कतिपय व्यक्ति फेरि त्यस्तै सम्बन्ध सुरु गर्न किन चाहँदैनन् होला? किन भनेपछि एकचोटि अब त्यो घात भइसकेपछि फेरि दोस्रो पटक पनि त्यसै गरी घात हुन्छ कि भन्ने एक किसिमको मनमा डर हुन्छ। उसले पनि मलाई विश्वास के अरे विश्वासघात गर्दैन भन्ने के थाहा, एक त्यो त्यही मनमा खेलिरहन्छ। अनि दोस्रो पटक विभिन्न किसिमका मनमा शङ्का उपशङ्का लाग्छन् र त्यही भएर अर्कोचोटि प्रेम सम्बन्ध गाँस्न चाहिँ हिचकिचाउँछ। यहाँ सुस्मिता महर्जनले लेख्नु भएको थियो फेसबुकमा, प्रेममा मात्र होइन सबै सम्बन्धलाई विश्वासले बाँधेको हुन्छ, चुडिएको डोरी जति पटक जोड्न खोजे नै गाँठो पर्छ। त्यस्तै एकचोटि टुङ्गिएको सम्बन्ध जति सुरु गर्छु भन्दा पनि तोडिएको विश्वासको झझल्को आउँछ मनमा, अनि त्यो एकचोटि विश्वासघात गर्ने व्यक्तिले अर्को पटक गर्दैन भन्ने ग्यारेन्टी पनि हुँदैन र फेरि त्यही विश्वास तोडिने डरले पहिला जस्तै भरोसा नहुने भएकोले होला सायद लेख्नु भएको थियो। तपाईँले पनि त्यही पहिलाको कुराकै कुरा उब्काउनु भयो। अब तपाईँको मुक्तक सुरु गर्नुहोस्। हुन्छ, म आज मुक्तक मैले भर्खरै सोचिरहेको थिएँ, भर्खर सुन्दा सुन्दै यसो मुक्तक भन्छु भन्ने लागिरहेको थियो। अब त्यो मिल्छ मिल्दैन त्यो त आफै नै मूल्याङ्कन गर्नु होला। तपाईँले पश्चाताप गर्नुहुनेछ मिलेन भने चाहिँ। हुन्छ, मैले सुरु गरेँ। हेलो, जब म बाटो पूर्ण जब मलाई हजुरबाट पूर्ण विश्वास गरिनेछ, जब हजुरबाट मलाई पूर्ण विश्वास गरिनेछ अनि अलि नजिक आउने प्रयास गरिनेछ, जब मबाट मलाई हजुरबाट पूर्ण विश्वास गरिनेछ अनि अलि नजिक आउने प्रयास गरिनेछ, उपहार छाडेको गलबन्दी समाइनेछ सन्दुकबाट, उपहार छाडेको गलबन्दी समाइनेछ सन्दुकबाट अनि हजुर मसँगै भएको आभास गरिनेछ। हो त्यस्तै आभास र विश्वास हुनुपर्छ, हो त्यस्तै आभास र विश्वास हुनुपर्छ, सम्बन्धमा अलिकति आस हुनुपर्छ, हो त्यस्तै आभास र विश्वास हुनुपर्छ, सम्बन्धमा अलिकति आस हुनुपर्छ। केही नजिक केही टाढा यसो गर्दै अघि बढ्दा, केही नजिक केही टाढा यसो गर्दै अघि बढ्दा, मनको नाता मनसँग अभ्यास हुनुपर्छ, मनको नाता मनसँग अभ्यास हुनुपर्छ। नमस्कार, छुट्टिन्छौँ। मोज न कुनै मस्तीको मान्छे त्यो गरिब बस्तीको मान्छे, मोज न कुनै मस्तीको मान्छे त्यो गरिब बस्तीको मान्छे, कुनै युगमा तिमीले माया गरेको म त्यही हिजो अस्तिको मान्छे, म त्यही हिजो अस्तिको मान्छे। चक्रबहादुर रावल अभागी टिकापुर कैलालीका मित्रको मुक्तक मैले वाचन गरेँ। एकपटक प्रेम सम्बन्ध टुङ्गिएको कतिपय व्यक्ति फेरि त्यस्तै सम्बन्ध सुरु गर्न किन चाहँदैनन् यो विषयमा कुरा गरिरहेका छौँ। एउटा विचार म अघि सार्छु फेसबुक पेजमा प्राप्त भएको। कुमार ओलीको विचार हो यो। प्रेम सम्बन्ध र विश्वास एक अर्काका परिपूरक हुन्, त्यसैले जब एकपटक विश्वास टुट्छ अनि कहिले पनि जोडिँदैन त्यसरी नै प्रेम सम्बन्ध पनि फेरि जोडिँदैन भनेर लेख्नु भएको छ। सविता घलेले लेख्नु भएको छ, जुन चोट खाएपछि कहिले पनि नबिर्सने होला भनेर लेख्नु भएको छ। रिनु सिंह थारू लेख्नुहुन्छ, विश्वास नै जीवनमा ठुलो हो, एकपटक विश्वास टुटेपछि फेरि विश्वास गर्न गाह्रो हुन्छ, त्यसैले फेरि सम्बन्ध जोड्न चाहँदैनन् भनेर। त्यस्तै विचार छ कल्पना पुनको। जब पहिलो प्रेम जुन रहर र विश्वासले जोडिएको हुन्छ त्यो सबै टुट्दा फेरि त्यस्तै रिलेसनहरू फेक लाग्न सक्छन्, सायद त्यही भएर होला कि भनेर लेख्नु भएको छ। उहाँले भन्न खोज्नु भएको फेरि त्यस्तै सम्बन्धहरू चाहिँ त्यो अनावश्यक लाग्न थाल्छन् त्यसैले होला भन्नुभएको छ उहाँले। राजश्रेष्ठ लेख्नुहुन्छ, जब आगोले पोल्छ मान्छेलाई त्यसपछि बल्ल थाहा हुन्छ पोल्ने रहेछ भन्ने, त्यसपछि कहिले आगोसित खेल्दैन। प्रेम आगो हो, जीवन खरानी पारिदिन पनि सक्छ, माया पकाएर धित मरुन्जेल खुवाउन पनि सक्छ, केही पत्तो हुँदैन त्यसैले हुन सक्छ भनेर। विचार यस्तै यस्तै हुन सक्छन्। कतिपय व्यक्तिहरू एकपटक प्रेम सम्बन्ध टुङ्गिएपछि फेरि त्यस्तै सम्बन्ध सुरु गर्न चाहिरहँदैनन् पनि, चाहँदैनन् त्यसो गर्न। केही कारणहरू त पक्कै होलान् किन त्यसो गर्छन्। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु। हेलो, हजुर नमस्कार। हेलो, नमस्कार हजुर। आवाज एकदमै तपाईँको मधुर आछ। रोल्पाबाट भनेको चाहिँ बुझेँ अरू बुझ्नै गाह्रो भयो। लौ न, तपाईँको अलि टाढाबाट आउनु भएको छ है। रोल्पा कुन ठाउँबाट को बोल्नु भयो? कस्तो गाह्रो भयो है तपाईँको आवाज। सुन्नु भएको छ मलाई? ए ल, यस्तै हुन्छ प्रविधि भन्ने कुरो कहिले काहीँ है। एकपटक प्रेम सम्बन्ध टुङ्गिएको कतिपय व्यक्ति फेरि त्यस्तै सम्बन्ध सुरु गर्न किन चाहँदैनन् होला जस्तो लाग्छ तपाईँलाई? पक्कै पनि मेरो विचारमा चाहिँ एकपटक धोका पाइसकेपछि त्यसलाई पुनः दोहोऱ्याउन सायद यति तपाईँ सबै साथीहरू त्यो सायद असफल भइन्छ भने किन नै त्योबाट रोक्नु र भनेर अर्कै विकल्पतर्फ गएका हुनन्। अर्कै विकल्प भनेको कस्तो? कस्तो अर्कै विकल्प भनेको चाहिँ? त्यो बाटो नलाग्ने, त्यो बाटै नहिँड्ने भरू होइन, कुनै कदम नै नचाल्ने। त्यो भनेको हिजोको प्रेम सम्बन्ध जुन अवस्थाबाट गुज्रियो त्यसको प्रभाव अहिले पनि पर्छ, त्यो प्रकाशको परावर्तन भनेर हामीले पढ्थ्यौँ नि विज्ञानमा, त्यस्तै। हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस् अब, अलिक बाधा आइरहेछ है आवाजमा। जीवन भर तिमी सँगै रमाउन दुःखलाई, तिमी सँगै घरबार जमाउन दुःखलाई, जीवन भर तिमी सँगै रमाउन दुःखलाई, तिमी सँगै घरबार जमाउन दुःखलाई, अरू मलाई चाहिँदैन यति भए पुग्छ, अरू मलाई चाहिँदैन यति भए पुग्छ, तिम्रै सन्तानहरू समाउन दिनु, त्यसै गरी जीवनभरि रमाउनु होला, त्यसै गरी जीवनभरि रमाउनु होला, उसको मनमा बलियो डेरा जमाउनु होला, त्यसै गरी जीवनभरि रमाउनु होला, उसको मनमा बलियो डेरा जमाउनु होला, कहिलेकाहीँ हिँड्दा ठेस लाग्न पनि सक्छ, कहिलेकाहीँ हिँड्दा ठेस लाग्न पनि सक्छ, बलियो भर हुने गरी समाउनु होला, बलियो भर हुने गरी समाउनु होला। गइसक्नु भएको छ होला, रोल्पाबाट आउनु भएको थियो। तपाईँ कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ। ट्याक्कै यो सिसा पारिपट्टि उषा केसी हुनुहुन्छ अनि वारिपट्टि छु म महावीर विश्वकर्मा, अनि छेउमा हुनुहुन्छ तपाईँ, तपाईँसँगै अरू साथीहरू पनि हुनुहुन्छ, सुनिरहनु भएको छ अनि हामी सुनाइरहेका छौँ। कार्यक्रम हो बहकिने मन। एकपटक प्रेम सम्बन्ध टुङ्गिएको कतिपय व्यक्ति फेरि त्यस्तै सम्बन्ध सुरु गर्ने किन चाहँदैनन् होला। हिजो जे जस्तो सोचेर सम्बन्ध सुरु गरियो त्यो त्यही रूपले अघि नबढिसकेपछि त्यसको एउटा प्रभाव त अवश्य नै पर्छ नै, जहाँ गएर गुज्रिन्छ त्यो एउटा प्रभाव बोकिरहेको हुन्छ मान्छेले मनमा, त्यही प्रभावको कारणले पनि हो एउटा। अनि अर्को कुरो, जब यो हुन त पहिलो प्रेम केलाई भन्ने पनि भन्छन् केही व्यक्तिहरू, तर पनि पहिलो प्रेम भन्ने चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। त्यो दुवैतर्फी रूपमा भएको त्यो प्रेम यस्तो भइदिन्छ कि अर्को सम्बन्ध फेरि त्यही रूपमा आउनै सक्दैन। यो शब्दमा व्यक्त गर्दा कतिपयलाई यो विश्वास गर्न गाह्रो पनि होला, यो भन्न अलिक अप्ठ्यारो पनि होला, तर सत्यता यही हो जस्तो लाग्छ मलाई चाहिँ कि हिजोको त्यो पहिलो भनिएको सम्बन्ध जति महत्त्वपूर्ण हुन्छ, जति उचाइमा हुन्छ, फेरि हुने अर्को सम्बन्ध त्यो उचाइमा पुग्नै सक्दैन। हुनसक्छ कि पहिलो पटक हिँडेको बाटो हामी जस्तै सानोमा कसैको बिहेमा जन्ती जाँदाखेरि कहिले पनि त्यो बेहुलीको घर नआओस् जस्तो लाग्थ्यो, बाटाहरू हेर्दै रमाइलो गर्दै जान मन लाग्थ्यो। जब फर्किने बेला हुन्थ्यो अनि चाँडै घर फर्क्यौँ जस्तो लाग्थ्यो, ताकि त्यो बिहान जाँदाखेरि त्यो बाटो सबै हेरिसकेको हुन्थ्यो, सबै याद हुन्थ्यो। त्यस्तो पनि होला कि पहिलो प्रेम सम्बन्धका अनुभवहरू एकपटक त्यो अनुभव बटुलिसकेको हुन्छ व्यक्तिले, र अर्को सम्बन्धमा व्यक्ति फरक लाग्छ तर प्रेमको रूप चाहिँ उही हुन्छ, त्यसको पनि प्रभाव पर्छ होला। एउटा मुक्तक म अघि सार्छु। जलाई मेरो झुपडी ऊ आगो ताप्न आयो, आफ्नो दोषको भारी मै माथि खाप्न आयो। जलाई मेरो झुपडी ऊ आगो ताप्न आयो, आफ्नो दोषको भारी मै माथि खाप्न आयो। जब म डुबेको थिएँ आँसुको तालमा, ऊ त्यही तालको गहिराई नाप्न आयो, ऊ त्यही तालको गहिराई नाप्न आयो। कृष्णा खनालको मुक्तक हो यो। अर्को अघि सार्छु। सिमरन तामाङ एसटी चैनपुर डिएचडी लेख्नु भएको छ। गोवर्धन पूजा किन गाई नहुनेलाई, के महत्त्व तिहारको दाजुभाइ नहुनेलाई। गोवर्धन पूजा किन गाई नहुनेलाई, के महत्त्व तिहारको दाजुभाइ नहुनेलाई। मखमली देखेपछि फेरि सम्झिहाल्छु, यो साल पनि परदेशबाट रिहाई नहुनेलाई, यो साल पनि परदेशबाट रिहाई नहुनेलाई। धेरै दिदीबहिनीहरूको कुरा बोल्नु भएको छ यो मुक्तकबाट। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु। हेलो। हेलो दाइ नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म दार्जिलिङबाट निरज। ए निरज जी, सन्चै हुनुहुन्छ? हजुर एकदमै सन्चै छु भन्नुपर्छ। हजुरलाई कस्तो छ? एकदम ठिक छ। अनि यो के हुद हुद हो के अरे, होइन नाम पनि कहिले अलि अप्ठ्यारो छ नि। यो भारतबाट आएको आँधीको प्रभाव नेपालमा कस्तो छ? पानी परेको परेन आज? हजुर एकदमै पानी त परे होइन, क्लियर छ यस मौसम। ए यता त दिउँसो पानी पर्यो। तपाईँलाई पनि म सोध्छु, एकपटक प्रेम सम्बन्ध टुङ्गिएको कतिपय व्यक्ति फेरि त्यस्तै सम्बन्ध सुरु गर्न किन चाहँदैनन्? हजुर यो प्रेम सम्बन्ध भनेपछि यो एउटा सक्कली र नक्कली प्रेमलाई म गर्छु जोड्छु होइन। सक्कली भनेपछि जस्तै एउटा तपाईँको सक्कली डकुमेन्ट हुन्छ, प्रमाण हुन्छ, त्यो छुटे जस्तै हुन्छ। एउटा सुरुको व्यक्तिलाई एउटा अफिसमा तपाईँले कुनै कामको लागि सक्कली प्रमाणपत्र चाहिँ छुटेको छ भने तपाईँसँग फोटोकपीहरू हुनसक्छ। त्यस्तै नक्कली प्रेम गर्नेहरूले पछि पनि गर्न सक्छन् र त्यो सक्कली चाहिँ त्यहीँ छुटेको हुन्छ, र सक्कली गर्नेहरूले त्यो सक्कली प्रेम गर्नलाई त्यहाँ आफूसँग त्यो प्रेम हुँदैन, जस्तै एउटा डकुमेन्ट जस्तै त्यहाँ छुटे जस्तै त्यो पनि छुटेको हुन्छ। कस्तो मजाले प्राविधिक उत्तर दिनुभयो, धेरै धन्यवाद तपाईँ। कस्तो मन छुने गरी भन्नुभयो। अब मुक्त भन्नुहोस् निरजी, तपाईँको हजुरको आवाज स्पष्ट छैन, म मुक्तकतिरै लाग्छ है। हुन्छ हस्। म फुलभित्र पत्थर खोजिरहेछु, भग्नावशेषभित्र घर खोजिरहेछु। म फुलभित्र पत्थर खोजिरहेछु, भग्नावशेषभित्र घर खोजिरहेछु। प्यासीहरूले यस्तै माग राखेपछि मसँग, मरुभूमिभित्र सागर खोजिरहेछु। म फुलभित्र पत्थर खोजिरहेछु, भग्नावशेषभित्र घर खोजिरहेछु। जब प्रेम गर्नेहरू यसो भन्छन् अनि मलाई चाहिँ के भन्न मन लाग्छ भने, माया गर्नेहरूको नि सरकार हुनुपर्छ निरजी, माया गर्नेहरूको नि सरकार हुनुपर्छ, कि सडक हुनुपर्छ कि दरबार हुनुपर्छ। माया गर्नेहरूको नि सरकार हुनुपर्छ, कि सडक हुनुपर्छ कि दरबार हुनुपर्छ। मैले भट्टीमा चिच्याएको सुन्नेहरूले भनेछन्, कि त्यो प्रेमी हुनुपर्छ या साहित्यकार हुनुपर्छ, कि त्यो प्रेमी हुनुपर्छ या साहित्यकार हुनुपर्छ। दर्जुलाबाट निरज धामी हुनुहुन्थ्यो। दुःखसँग नाता साटियो परदेशमै, सुन्दर जीवनको आशमा वर्षौँ काटियो परदेशमै। दुःखसँग नाता साटियो परदेशमै, सुन्दर जीवनको आशमा वर्षौँ काटियो परदेशमै। बाबु कहिले आउँछस् भन्नुहुन्थ्यो आमा, फेरि अर्को साल भन्दै ढाँटियो परदेशमै, फेरि अर्को साल भन्दै ढाँटियो परदेशमै। एसडी अर्याल हाल कोरियामा हुनुहुन्छ, उहाँको यो मुक्तक। अर्को साल आउने आशा पालेर बसेका धेरै दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ परदेशमा, घरदेशको यादले बसिरहनु भएको। सबैको प्रतिनिधित्व यो मुक्तकले गर्यो। एकपटक प्रेम सम्बन्ध टुङ्गिएको कतिपय व्यक्ति फेरि त्यस्तै सम्बन्ध सुरु गर्न किन चाहँदैन होला भन्नेमा अमित चन्द ठाकुर भन्नुहुन्छ, किनकि ऊ यो साबित गर्न चाहन्छ उसले मलाई छोडेर गल्ती गरेको छ भनेर। त्यस्तै रोशन नेपाली भन्नुहुन्छ, किनभने माया प्रतिको विश्वास स्वामीप्यता नै पहिलो प्रेम छुटेपछि डगमगाउँछ, त्यही कारण फेरि माया प्रेममा पुनः बस्न रहर हुँदैन भनेर। कविता आचार्य यही विषयमा भन्नुहुन्छ, कल्पना भन्दा बाहिरको कुरा जुन व्यवहारमा भोग्नुपर्छ त्यो भन्दा पीडादायी अरू केही हुँदैन, त्यसैले फेरि पनि त्यस्तै पीडा भोग्नुपर्ने डरले होला भनेर। लालबहादुर कठायतले लेख्नुहुन्छ यही विषयमा, के टिपिसकेको फुल फेरि पहिले झैँ सुवास दिन सक्छ र? हो त्यस्तै हो यो प्रेम सम्बन्ध पनि, एकपटक कसैसँग टुङ्गिएपछि अर्कोसँग कहाँ जोडिन्छ र भनेर। रोका मगरले लेख्नु भएको छ, जे हुन्छ राम्रोको लागि हुन्छ, तर हामी नराम्रोतिर मात्र ध्यान दिने भएकोले होला आफ्नो सम्बन्धलाई पनि विगतको त्यो छुटेको सम्बन्धसँग दाँजेर हेर्ने बानी भएर होला सायद भनेर। कोही हुनुहुन्छ फोन सम्पर्कमा, अन्तमा हुनुहुन्छ, सायद उहाँको जवाब दिन भ्याउँदिन, म उहाँको मुक्तक चाहिँ सुन्छु। हेलो, हेलो, हजुर नमस्कार। हजुर नमस्कार, अन्तमा हुनुहुन्छ, तपाईँको परिचय दिनुहोस् न। मेरो नाम कृष्ण सिंह बोहरा दिवस, हजुर म चाहिँ बाह्रको परवानीपुरदेखि बोलिरहेछु भाइ। ए बाह्रबाट कृष्णजी अन्तमा छौँ, त्यसैले विचार राख्नुहोस्। एकपटक प्रेम सम्बन्ध टुङ्गिएको कतिपय व्यक्ति फेरि त्यस्तै सम्बन्ध सुरु गर्न किन चाहँदैनन्? प्रेममा एकपटक धोका पाइसकेको मान्छे फेरि पनि प्रेममा अर्को पटक धोका पाइन्छ कि भन्ने चाहिँ भयले गर्दाखेरि मलाई लाग्छ प्रेम सम्बन्ध गाँच्न चाहँदैन, ऊ त्योदेखि अलिक टाढा नै रहन्छ जस्तो लाग्छ। हुन्छ, तपाईँको मुक्त सुरु गर्नुहोस्। अब जिन्दगीको भारी बोकाइ फरक छ, जिन्दगीको भारी बोकाइ फरक छ, तिम्रो र मेरो भोगाइ फरक छ, त्यही भएर त जीवनलाई हेर्ने दृष्टिकोण अनि सोचाइ फरक छ, त्यही भएर त जीवनलाई हेर्ने दृष्टिकोण अनि सोचाइ फरक छ। हस् नमस्कार, अन्तमा आउनुभयो, जवाब दिन भ्याइन, छुट्टिन्छौँ होला कृष्णजी। गइसक्नुभयो, बाह्रको परवानीपुरबाट आउनुभएको थियो। कार्यक्रमको अन्तमा छौँ, एउटा मुक्तक पनि वाचन गर्नु छ, जवाफी मुक्तक पनि राख्नु छ, र मैले आज क्षमा याचना पनि गर्नुपर्छ किनकि मैले रेडियोहरूको नामै वाचन गर्ने भ्याइनँ बिचमा, त्यसरी पनि अर्को हप्तामा नाम लिन्छु है। आजबाट काठमाडौँमा रेडियो हिमालय .com पनि प्रसारण भयो कार्यक्रम, र यसै गरी महोत्तरीमा रेडियो दर्पणबाट पनि। यति जानकारी चाहिँ दिएँ, अरू रेडियोहरूको नाम मैले अघिल्लो श्रृङ्खलामा पनि लिएको थिएँ, अब आउने श्रृङ्खलामा लिउँला। पीडा दिए हाँसो खुसी लग्यो त के गरौँ, मलाई मेरै जिन्दगीले ठग्यो त के गरौँ। पीडा दिए हाँसो खुसी लग्यो त के गरौँ, मलाई मेरै जिन्दगीले ठग्यो त के गरौँ। बल जफती कैद गरी राखेकै हो आँसु, आँखाबाट अनायासै बग्यो त के गरौँ, आँखाबाट अनायासै बग्यो त के गरौँ। सन्तमान श्रेष्ठ सल्लिन सिलुवा छ पाल्पा, हाल मलेसियामा रहनुहुने मित्रको यो मुक्तक, र यो मुक्तकसँगै साताका छ मुक्तक चाहिँ आजको लागि यति नै। कार्यक्रमको अन्तमा छौँ, जवाफ पनि दिनुपर्ने हुन्छ, अन्तमा म तपाईँलाई भन्छु, कार्यक्रम बहकिनी मनको फेसबुक पेज तपाईँले फेसबुकमा गएर बहकिनी मन टाइप गर्नुहोला, BAHAKINEMAN बहकिनी मन, जुन पेज 67,000 भन्दा धेरै साथीहरूले लाइक गरिसक्नु भएको छ। यो पेजमा हामीले एउटा स्ट्याटस राख्छौँ आगामी हप्ताको लागि, यति गतिको कार्यक्रमको लागि यहाँ मुक्तक पोस्ट गर्नुहोला भनेर। त्यो कमेन्ट बक्समा प्राप्त भएका मध्येबाट 6 मुक्तक लिएर हामी आउँछौँ। यति भने, एकपटक प्रेम सम्बन्ध टुङ्गिएको कतिपय व्यक्ति फेरि त्यस्तै सम्बन्ध सुरु गर्न किन चाहँदैनन्, यो विषयमा विचार राख्नु त छँदैछ। तपाईँ सबैलाई धन्यवाद, उषाजीप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि यो विषयमा आफ्नो विचार राख्दै छुट्टिन्छु अर्को श्रृङ्खलासम्मको लागि। कहिलेकाहीँ जिन्दगीले रहर देखाउँछ, आउँछ कोही सँगै बस्ने भर देखाउँछ। कहिलेकाहीँ जिन्दगीले रहर देखाउँछ, आउँछ कोही सँगै बस्ने भर देखाउँछ। हो कि जस्तो पनि लाग्छ तर मान्दैन मन, विगत झनै बिझाउँछ डर देखाउँछ, विगत झनै बिझाउँछ डर देखाउँछ। हवस् जान्छु, अर्को हप्ता आउँछु नि, नमस्कार। सोच्नै म सक्दिन, म माया लाउँदिन, हो भुल्न नि सक्दिन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।